सोचना सक्छन् नराम्रो कसैलाई नि नभने है हाम्रो गप्पे कुरा छैनौ के चिनेको कहाँ गर्छन् मिलेर हिँडेको पिर्ना गर सानो हुन्छ इच्छा पुरा कुरा काट्ने धेरै छन् सोचना सक्छन् नराम्रो कसैलाई नि नभने है हाम्रो गप्पे कुरा काट्ने धेरै छन् सोचना सक्छन् नराम्रो कसैलाई नि